اے محمد ابن قاسم دے صدا تو ہے کہاں, تیری بہنیں بیردا ہیں, تیری بہنیں بیردا ہیں, جل رہی ہے وادیاں. اے محمد ابن قاسم یہ صدا تو ہے کہاں, اے محمد ابن قاسم یہ صدا تو ہے کہاں, تیری بہنیں بیردا ہیں, تیری بہنیں بیردا ہیں, جل رہی ہے وادیاں. اے محمد ابن قاسم یہ صدا تو ہے کہاں, اے محمد ابن قاسم بے صدا تو ہے کہاں. برسرے بازار کب تک چادریں چھنتی رہیں, آنچلوں کے زخم اب ہم کب تلک گنتی رہیں, آنچلوں کے زخم اب ہم کب تلک گنتی رہے, کب تلک گنتی رہے, کب تلک گرتا رہے ننگے سروں پر آسمان. تیری بہنیں بیردا ہیں, تیری بہنیں بیردا ہیں, جل رہی ہے وادیاں. اے محمد ابن قاسم دے صدا تو ہے کہاں, اے محمد ابن قاسم یہ صدا تو ہے کہاں. جان کا کچھ غم نہیں اس مت بچانے کے لیے, دیکھ ہم چھت پر کھڑی ہیں کود جانے کے لیے, دیکھ ہم چھت پر کھڑی ہیں کود جانے کے لیے, کود جانے کے لیے. بیڑیوں میں گر گئی کشمیر کی شہزادیاں, تیری بہنیں بیردا ہیں, تیری بہنیں بیردا ہیں, جل رہی ہے وادیاں. اے محمد ابن قاسم دے صدا تو ہے کہاں, اے محمد ابن قاسم دے صدا تو ہے کہاں. خون میں لپڑی ہوئی اور خاک میں لپٹی ہوئی, دور تک معصوم لاشیں چوک میں راکھی ہوئی, دور تک معصوم لاشیں چوک میں راکھی ہوئی, چوک میں راکھی ہوئی. اور انہیں گھیرے ہوئے کچھ مائیں بہنیں بیٹیاں, تیری بہنیں بیردا ہیں, تیری بہنیں بیردا ہیں, جل رہی ہے وادیاں. اے محمد ابن قاسم دے صدا تو ہے کہاں. ابن قاسم جب تلک آئے نہ پاکستان سے, تب تلک لڑتی رہیں گی ہم ہندوستان سے, تب تلک لڑتی رہیں گی ہم ہندوستان سے, हम ही हिंदुस्तान से, पर नगर बैठे नहीं मिलती कभी आजादियां। तेरी बहने बेरीदार हैं, तेरी बहने बेरीदार हैं, जल रही है वादियां, ऐ मोहम्मद दुन कासिम, देह सदा तू है कहाँ, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, दे रही है हम सदाए इब्ने कासिम बोलना, ऐ मेरे शाहीन तेरा कब तलक पर तोलना, ऐ मेरे शाहीन तेरा कब तलक पर तोलना, कब तलक पर तोलना, क्या बाघों को डरा सकती नहीं ये आंधियां, तेरी बहने बेरीदार हैं, तेरी बहने बेरीदार हैं, जल रही है वादियां, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, वादिये कश्मीर को तू ग़ैब से शहबाज दे, या इलाही फिर इन्हें वो कुवते परवाज दे, हिंद की आधी पर शहबाज खुद आवाज दे, बाज खुद आवाज दे, नाज को भी और दे जोरे कलम जोरे बयान, तेरी बहने बेरीदार हैं, तेरी बहने बेरीदार हैं, जल रही है वादियां, ए मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, तेरी बहने बेरीदार हैं, तेरी बहने बेरीदार हैं, जल रही है वादियां, ऐ मोहम्मद दुन कासिम, ये सदा तू है कहाँ, ऐ मोहम्मद दुन कासिम, ये सदा तू है कहाँ, तेरी बहने बेरीदार हैं, तेरी बहने बेरीदार हैं, जल रही है वादियां, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ, ऐ मोहम्मद दुन कासिम, दे सदा तू है कहाँ।